आज त्यही दिन सम्झिरहेछु। हो म आज त्यही दिन सम्झिरहेछु, बिर्सिएर पनि फेरि केही छिन सम्झिरहेछु। हो म आज त्यही दिन सम्झिरहेछु, बिर्सिएर पनि फेरि केही छिन सम्झिरहेछु। तिमीले आफ्नो फैसला सुनाउँदा, तिमीले आफ्नो फैसला सुनाउँदा। हो म आज त्यही दिन सम्झिरहेछु, बिर्सिएर पनि फेरि केही छिन सम्झिरहेछु। तिमीले आफ्नो फैसला सुनाउँदा म रुँदा भिजेको जमिन सम्झिरहेछु। हो म आज त्यही दिन सम्झिरहेछु, बिर्सिएर पनि फेरि केही छिन सम्झिरहेछु। हो म आज त्यही दिन सम्झिरहेछु। सबै बाटो बन्द थियो, मरोए छटपटाए, सबै बाटो बन्द थियो, मरोए छटपटाए। त्यसै दिन भगवान मर्यो, के हुन्थ्यो र रोई कराई। त्यसै दिन भगवान मर्यो, के हुन्थ्यो र रोई कराई। हो त्यसै दिन मर्यो मेरो आस्थाको भगवान, त्यही बेला खरानी भयो मेरो विश्वासको ईश्वर, अनि त्यति नै खेर अस्तु बनेर बग्यो मेरो श्रद्धाको देवता र त नास्तिक भाइमा, अनि भइदिए भगवान छ भनेर ओकालत गर्नेहरूको विरोधी। विश्वासको रंग उडेपछि आस्था स्वतः खुलिँदो रहेछ, अनि हिजो पवित्र ग्रन्थ झै लाग्ने प्रेम छरपष्टिएका पत्रहरू आज पत्थर झै जल्न पुग्दा रहेछन्। सायद यसरी नै अलप हुँदो रहेछ क्यारे विश्वासको त्यान्द्रो अल्झिएको भगवान। परिस्थितिको चित्तामा आफ्नै सपनाहरूलाई दागबत्ती दिइसकेपछि मलामीहरूकै पंक्तिमा थ्याच बसेर अनेक प्रश्नहरू छर्किँदै चोखिन खोज्दै थिए म। कहाँ छ भगवान, कसले देख्यो र त्यसलाई? मैले यति विघ्न रुनु पर्दा पनि सुईको नपाइजे गर्ने त्यो यदि छ नै भने पनि त्यसको अस्तित्व किन स्वीकारु म? किन भ्रमको च्यादर ओढेर न्यानो भएको अवास्तविक महसुस गरौं? किन वर्षौं अघि आँसुको भेल बगेको दिनको सम्झना आज पनि हालै छ मेरो मनभित्र। आँखाको नानी मात्रै जसो तसो अटाएको जस्तो देखिने सानो कप्चेरोमा त्यति धेरै आँसुहरू खाँदिएर बसेका हुँदा रहेछन् भन्ने त्यही दिन थाहा पाएको मैले। एउटा मान्छे त्यति विघ्न रुन सक्दो रहेछ भन्ने पनि त्यही बेला जानेको। यस्तै सिकाइहरूले यस्तै भोगाईहरूले जिन्दगी बाँच्न अभ्यस्त भइदो रहेछ क्यारे, अनि अनेकन उल्झनहरू पनि सरलीकरण मार्फत हल गरिँदो रहेछ। त्यो दिन विधिवत ढंगले मबाट अलग्गिने निचोडसहित तिमीले सुनाएका बहानाहरू आज पनि गुन्जायमान भइरहेका छन् हृदयमा। सत्तेझै लाग्ने तिम्रा बनावटी बाध्यताहरू अझै पनि भुलेको छैन मैले। तिम्रा तिनै बहानाहरूलाई सत्य ठानेर कति सहजै पन्छिए म तिम्रो बाटोबाट। तिमीले जसो जसो भन्यौ त्यसै त्यसै गरे। तिमीले सामाजिक व्यवस्थाका कारण परिवारको शिर नझुकाउने प्रण गर्यौ, अनि मैले मेरी प्रेमिका एउटी असल छोरी रहेछ भनेर चित्त बुझाउँछु भन्दै आफै हटिदिए तिम्रो बाटोबाट। विडम्बना अलि अघिल्तिर आएर यसो फर्किएर हेरे, तिमी त अरूसँगै रम्दै थियौ। त्यति नै बेला चिरियो एउटा भ्रम, अनेकौं प्रश्नहरू मडाएर आए भित्र कतै। तिमीप्रति कुनै गुनासो छैन मेरो, तिमीले त आफ्नो पुरानै बानी दोहोर्याउँदै मौलिकताको प्रदर्शन गरेकी मात्र नहो। सम्बन्ध जोड्न र तोड्न पारङ्गत तिमीले एकपटक मेरो आफ्नो दक्षताको ममाथि तिम्रो आफ्नो दक्षताको प्रयोग गरेकी नहो। गल्ती त मैले गरे खोर्सानीको बोटमा लिची फल्ने आश गरेर, सिस्नोको पातलाई प्रेमपूर्वक सुमसुमिहाएर, अनि पूर्वको गाडी चढेर पश्चिम पुग्ने आश गरेर। सायद अलि नमिठो लाग्यो होला मेरा यी शब्दहरू तिमीलाई, झसक्क भिजाए होला मनभित्र। तर थाहा छ त्यो भन्दा पनि बेसी पल प्रतिपल बिझाइरहन्छु म। बल्झिरहन्छ तिमीले दिएका चोटहरू, म तिनै चोटहरू ढाकेर बाँचिरहेको छु अझै र बाँचिरहनेछु पनि। जिन्दगी एउटा यात्रा रहेछ अनि हरेक सम्बन्धहरू बाटो कटाउने मेसो रहेछन्। दो बाटोमा भेटिनेहरू चौबाटोमा उसै गरी छुटिँदै जाँदा रहेछन्, तर मनको स्थायी भित्तामा भने कुदिँदा रहेछन् यादहरू, जसलाई सुमसुम्याउँदै सधैँ अघि बढ़िरहँदा रहेछौ हामी। मनको भारी बिसाउने साथी नहुँदो रहेछ, मनको भारी बिसाउने साथी नहुँदो रहेछ, भए पनि त्यति साह्रै जाति नहुँदो रहेछ। मनको भारी बिसाउने साथी नहुँदो रहेछ, भए पनि त्यति साह्रै जाति नहुँदो रहेछ। छुटेर जानेसँग गुनासो किन गर्नु, आफ्नै छाया पनि त राति नहुँदो रहेछ। मनको भारी बिसाउने साथी नहुँदो रहेछ, भए पनि त्यति साह्रै जाति नहुँदो रहेछ। हेग्नु पर्दो रहे छाया आकाश खस्दा पैमाथि झर्केको छाती चर्की नै रह्यो के हुन्थ्यो र सुमसुमाइ भगवान मर्यो के हुन्थ्यो र रोई कराई। हो त्यो दिन यसै गरी रुँदै थिएँ म तिम्रो अघिल्तिर, बरबर्ती झरिरहेका थिए आँसुहरू, म रोक्नै सकिरहेको थिइनँ। मन पोगाल्न सक्ने सामर्थ्य हुन्छ आँसुमा भन्ने सुनेथे, सायद त्यसैले पनि त्यतिका आँसुहरू दर्किरहँदा धेर थोर आश गरे होला मैले तिम्रो मन पग्लिन्छ कि भनेर, तर सबै व्यर्थ, बालोमा पानी खने जस्तै। पहिले पहिले तपाईँ के हुन सकिन भने म अरूको पनि बन्दिन हजुर, यदि कसैको बन्नु पर्यो भने त्यो नै मेरो अन्तिम दिन हुनेछ भनेर एसएमएस पठाउँथ्यौ तिमी, तर त्यो दिन तिमी आफै निष्पिक्री भन्दै थियौ हाम्रो यात्रा यहीसम्मको लागिरहेछ, बाध्यतामा परे अब बाटो अलग्याउ। त्यो बखत कहीँ प्रयत्न गर्दा पनि तिम्रो मुहारमा कुनै पीड़ाको धर्सा पहिल्याउन सकिन मैले। निकै सरल तवरले प्रस्तुत भएकी थियौ तिमी, फाँसीमा चढ़ाउने लागेको मान्छेलाई पनि अन्तिम इच्छा सोधिन्छ अरे, तर तिमीले त आगोकै भुङ्रोमा धकाल्दै गर्दा पनि मेरो कुरै सुनेनौ। सुनायो आफ्नै फैसलाको तमसुक अनि मेरा आँसुहरूको ल्याप्चे लिएर फर्कियो आफ्नै बाटो। म भने रोइरहे रोइरहे, कहिले ढोका थुनेर कोक्कै कोक्कै रोए, कहिले खोलाको किनारमा पुगेर भक्खानिएर रोए, अनि कहिले चाहिँ एकान्तमा डाको छोडेर ग्वा ग्वाते रोए। म बबुरो अरू त के नै पो गर्न सक्दैन। मान्छे कति धेरै रुन सक्दो रहेछ भने त्यही दिन जाने मैले, अनि जाने अरू पनि थुप्रै थुप्रै कुराहरू जसलाई जतन साथ मनभित्र कैद गरेर राखेको छु। एक्लोपनको साथी भएका छन् तिनीहरू। मान्छेले कसैलाई पनि दिगो साथी सम्झनु हुँदैन रहेछ, अझ यसो भनौ कसैबाट पनि सधैँ साथ पाइरहने आश गर्नु हुँदैन रहेछ, त्यो किनभने कोही पनि मनको स्थायी साथी हुँदैन रहेछन्। केही समय सँगै हिँडी टोपल्दा रहेछन् अनि कसो कसो पत्तै नदेखन बाटो फेरिहाल्दा रहेछन्। तिमीले पनि त्यसै गरी बाटो फेर्यो, म स्वत अलग्गी तिम्रो सामिप्यताबाट। तिमीलाई त आफ्नो बाटोको तगारो हटाउन सजिलै भयो होला, तर मलाई भने निकै कठिन भयो तिम्रा यादहरू मेटाउन। यतिका वर्षसम्म पनि त्यतै अल्झेको छ मेरो मन। सायद गल्ती गरेछु ग्यारे, बाटोमा भेटिएका सँग मन साटेर। देखोस् गल्ती मिठो नै भयो, एउटा मिठो गल्ती जसले दिएको छ केही महँगा यादहरू, तिनै यादहरूमा चुरलुम्म डुबेर कहिलेकाहीँ पिइन्छ थोरै, मातिन्छ थोरै, अनि बहकिन्छ अलि धेरै। भकिँदा भकिँदै कसो कसो एउटा हिन्दी गजल गुनगुनाइरहेको हुँदो रहेछु म। क्यो जिन्दगी की राह में मजबूर हो गए, इतने हुए करीब कि हम दूर हो गए। गुनगुनाउँदा गुनगुनाउँदै पत्तै नपाइकन फेरि खस्दा रहेछन् आँसु, गालामा डोब बसाएर तप्प भुइँमा सुहिँदा रहेछन्, जसलाई चाहेर पनि मनको बगलीमा थन्क्याउन सक्दिन म। बरु तिनी आँसु टिरपिलाएका आँखाहरूलाई साक्षी राख्दै स्वर सम्राट नारायण गोपाललाई सम्झिँदै एकहोरो गुनगुनाउन पुग्दो रहेछु म। विरही माया अधुरो भयो बिर्सनु कसरी, तडपाइदिन्छ जलाइदिन्छ याद आउँछ बेसरी, हो बेसरी आउँछ याद बेसरी। त्यसैले त चुनौती दिँदैछु तिमीलाई, ए बिरानो मान्छे, सक्छौ भने लैजाऊ तिम्रा यादहरू, मुक्त गरिदेऊ मलाई सम्झनाहरूबाट, अनि बल्ल स्वीकार्नेछु मैले हारे भनेर। म सोचिरहेछु पाप लाग्नेछ तिमीलाई, म सोचिरहेछु पाप लाग्नेछ तिमीलाई, मेरा आँसुहरूको श्राप लाग्नेछ तिमीलाई। म सोचिरहेछु पाप लाग्नेछ तिमीलाई, मेरा आँसुहरूको श्राप लाग्नेछ तिमीलाई। समय सधैँ एकनास कहाँ रहन्छ र, समय सधैँ एकनास कहाँ रहन्छ र। म सोचिरहेछु पाप लाग्नेछ तिमीलाई, मेरा आँसुहरूको श्राप लाग्नेछ तिमीलाई। समय सधैँ एकनास कहाँ रहन्छ र, कुनै दिन त पक्कै विलाप लाग्नेछ तिमीलाई। म सोचिरहेछु पाप लाग्नेछ तिमीलाई, मेरा आँसुहरूको श्राप लाग्नेछ तिमीलाई। रानी घसी ना मिलो कतै यहाँ, भाग्य सचौने मासी साथ भरी घात बिझ्यो आफ्नै भय पराई। तिस दिन भगवान मर्यो, ये हुन्थ्यो रा रोई कराई। तिस दिन भगवान मर्यो, ये हुन्थ्यो रा सबै बाटो बन्द थियो, मरोए छटपटाए। छटपटाए पनि आखिर आँसु झारे पनि, मनको मान्छेले मन अन्तै सारे पनि, बहकिनु न हो जिन्दगी बहकिँदै जाउँ, छुट्टिनीहरूले चटक्कै माया मारे पनि। सीआईएनमा सोमबार बीबीसी पछि आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ, हिजो भन्दा आज राम्रो आज भन्दा भोलि, बहकिनी मन हो यो मन बहकाउँछ। खुशी थोरै आँसु धेरै पीर छ आज पनि, पारी भोजराज वारी महापीर छ आज पनि। प्रेमको शल्यक्रिया गर्न तम्सिने एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन। क्रिसमस डेको तयारी गरिरहनु भएको तपाईँ, चिसोमा कठ्याङ्रिँदै ध्वनि तापिरहनु भएको तपाईँ, अनि जहाँ जहाँ जे जस्तो अवस्थामा भए पनि बहकिने मन परखिएर बस्नु भएको तपाईँ सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। अचाकली चिसो बढ़िरहेको रातमा डाँडा काँडा र पहरा छेचौल्दै आज पनि तपाईँको छेउमा बसेर तपाईँको मन बिथोल्न आइपुगे सारथी भोजराज विश्वकर्मासँगै। हाँसो मलाई थाहा छैन, आँसू पिएर आउँछु, तर पनि सकेसम्म सम्हालिएर आउँछु। तपाईँ भन्नुहुन्छ सधैँ बहकायो महावीरले, बहकाउन सधैँ साथमा भोजराज लिएर आउँछु। देशभरिका 56 रेडियोबाट 21:07 बजिरहेको एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मनको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई आज पनि मन ओछ्याएर स्वागत गर्न हामी आइसकेका छौं। 01550982 यो नम्बर खुला गर्नेछौ, खुला गरेका छौं तपाईँको लागि, आउन सक्नुहुन्छ। आज शुरूमै क्षमा प्रार्थी छु भन्न परेको छ, प्राविधिक कारणवश गत हप्ताको फोनमा आउनुहुने मध्येबाट उत्कृष्ट फोनमा आउने साथी छुट्याउन हामीले सकेका छैनौं। आगामी दिनबाट यो पक्षलाई सुधार्दै अघि बढ़ाउँला। देशभरिका 56 रेडियो त्यस्तै विभिन्न इन्टरनेट अनलाइनका विभिन्न ब्लगहरूमा पनि उपलब्ध हुने रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सीआईएनको स्टुडियोबाट काठमाडौँबाट प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। तपाईँ जे जस्तो अवस्थामा जहाँ बसेर सुनिरहनु भएको छ, भोलि क्रिसमस डे, यही तयारीमा धेरैजना तयारी गर्दै रहनु भएको होला। बाइबलको युहन्ना भन्ने पुस्तकको 15:12 लेखिएको छ, लभ इच अदर एज आई लभ यू, अर्थात परमेश्वरले के भनेका छन् भने, तिमी एक अर्कालाई त्यसरी प्रेम गर जसरी मैले तिमीलाई प्रेम गरिरहेको छु। यो प्रेम शब्दसँग क्रिसमस डेको थोरै मैले प्रसंग यहाँनिर जोडे र आज म तपाईँलाई एउटा प्रश्न राख्छु, प्रेमकै वरिपरि रहने गरी प्रश्न, विशेष गरी धेरै दैनिक जीवनमा आइपर्ने समयमा विभिन्न समस्याहरूसँग जुद्दा हामी भगवानलाई सम्झिन्छौं, ईश्वरलाई सम्झिन्छौं अनि त्यसको अस्तित्व स्वीकार्छौं। आज म तपाईँसँग सोध्दैछु, भगवानप्रतिको आस्थाले प्रेममा कस्तो प्रभाव पार्छ, भगवानप्रतिको आस्थाले प्रेममा कस्तो प्रभाव पार्छ, भगवान प्रति तपाईँले जुन विश्वास गर्नुहुन्छ, तपाईँको जुन आस्था छ, तपाईँको भरोसा छ, त्यसले तपाईँको प्रेममा चाहिँ कस्तो प्रभाव पार्छ। 01550982 यो नम्बर खुला गरेका छौं, तपाईँ आउनुहोला र तपाईँले आफ्नो नम्बर टिपाइदिनुहोला भोजराजुलाई। आजको हप्ताबाट उत्कृष्ट रहनुहुने साथीलाई अर्को श्रृंखलामा शुरूआतमै फोन गरेर हामी कार्यक्रममा लिएर आउनेछौं र तपाई मुक्तक लिएर मात्र आउनुहोला है, निहिमित रहेका मुक्तकहरू लिएर मात्रै। कोही फोन सम्पर्कमा हुनुहुन्छ, म उहाँसँग कुरा गर्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? यो भन्दा अघिल्लो श्रृङ्खलाहरूमा पनि तपाईँलाई पाएको थिएँ मैले कार्यक्रममा। हजुर, म एकपटक उत्कृष्ट पनि भइसकेको, त्यसैले केही पुराना यादहरू दोहोरिएँ। अनि घायलजी, तपाईँलाई मेरो प्रश्न, भगवान प्रतिको आस्थाले प्रेममा कस्तो प्रभाव पार्छ? प्रेम गर्नेहरूले त भगवानलाई अवश्य पनि सम्झिन्छन् र सधैँ सकारात्मक नै हुन्छन् भगवान प्रति प्रेम गर्नेहरू। त्यो सकारात्मकताले प्रेम बलियो बनाउन केही महत्व राख्छ कि राख्दैन? आस्था हुन्छ, त्यसैले जहाँसम्म मलाई लाग्छ बलियो बनाउँछ। अब सुरु गर्नुहोस् गायलजी तपाईँको मुक्त। रिसले सधैँ तिम्रो उनी चुर भएको देख्न पाऊ, रिसले सधैँ तिम्रो उनी चुर भएको देख्न पाऊ, दया कहिल्यै नगरेर क्रूर भएको देख्न पाऊ, रिसले सधैँ तिम्रो उनी चुर भएको देख्न पाऊ, दया कहिल्यै नगरेर क्रूर भएको देख्न पाऊ, तोडिदियौ जसो गरी मेरा सबै सपनाहरू, तोडिदियौ जसो गरी मेरा सबै सपनाहरू, त्यसै गरी तिम्रा सपना चकना चुर भएको देख्न पाऊ, रिसले सधैँ तिम्रो उनी चुर भएको देख्न पाऊ, दया कहिल्यै नगरेर क्रूर भएको देख्न पाऊ। धन्यवाद। जे भन्नुभयो तपाईँले पूरा होस् भन्छु, जे भन्नुभयो तपाईँले पूरा होस् भन्छु, मनको मान्छेसँगको पूरा होस् भन्छु, जे भन्नुभयो तपाईँले पूरा होस् भन्छु, मन्छु मनको मान्छेसँगको कुरा होस् भन्छु, कतिपय अतृप्त चाहनाहरू रहलान्, कतिपय अतृप्त चाहनाहरू रहलान्, त्यस्ता अभिलाषा चकना चुर होस् भन्छु, जे भन्नुभयो तपाईँले पूरा होस् भन्छु, जे भन्नुभयो तपाईँले पूरा होस् भन्छु। कान्छो घाल अर्घा खाँचीबाट आउनुभएको थियो, 01550982 यो नम्बर हामीले खुला गरेका छौँ, तपाईँ आउन सक्नुहुन्छ। भगवान प्रतिको आस्थाले प्रेममा कस्तो प्रभाव पार्छ, यो विषयमा तपाईँको विचार अनि मुक्तक भनेकी रेडियोहरूको नाम म अगाडि लिन चाहे जुन रेडियोबाट तपाईँले कार्यक्रम सुनिरहनु भएको छ, रूपन्देहीमा रेडियो जागरण र रेडियो देवदह, कपिलवस्तुमा रेडियो समानता र भइस एफएम, चितवनमा रेडियो अर्पण, रेडियो ध्रुवतारा र रेडियो नारायणी, नवलपरासीमा रेडियो परासी र रेडियो दाउन्नी, तनहुमा रेडियो देवघाट, मेरो साथी एफएम र दमौली एफएम, सुर्खेतमा जागरण एफएम, रेडियो भेरी अर्को हरिडाँडाको, यसै गरी बुलबुले एफएम र रेडियो सुर्खेत, बाँकेमा भेरी एफएम, रेडियो प्रतिबोध, रेडियो कोहलपुर, उदयपुरमा रेडियो त्रियुगा, रेडियो उदयपुर, रेडियो अमूर्त एफएम, दाङमा रेडियो देउखुरी, रेडियो सरयू गंगा, रेडियो नयाँ युग, प्रकृति एफएम र रेडियो हाम्रो पहुँच, दैलेखमा रेडियो ध्रुवतारा र रेडियो पञ्चकोशी, सल्यानमा रेडियो कपरकोट र रेडियो शारदा एफएम, प्युठानमा रेडियो मान्डवी, रेडियो प्युठान, गोर्खामा रेडियो मनकामना, अर्घाखाँचीमा रेडियो देउराली र रेडियो अर्घाखाँची, मुस्ताङमा रेडियो मुस्ताङ, रूकुममा सानो भेरी एफएम, बैतडीमा सौगात एफएम, जाजरकोटमा रेडियो हाम्रो पाइला, खोटाङमा हलेसी एफएम, डोल्पामा रेडियो डोल्पा, दार्चुलामा नयाँ नेपाल एफएम, ओखलढुङ्गामा रमाइलो सामुदायिक रेडियो, मुगुमा रेडियो मुगु, नुवाकोटमा नुवाकोट एफएम, धादिङमा रेडियो राजमार्ग, मकवानपुरमा रेडियो मकवानपुर, पोर्सामा रेडियो नारायणी र रेडियो तराई, रौतहटमा रेडियो नुन्थर र रेडियो गुञ्जन, सर्लाहीमा रेडियो एकता, रामेछापमा हजुरको रेडियो, संखुवासभामा खाँदबारी एफएम र बर्दियामा रेडियो बबईबाट तपाईँ सुनिरहनु भएको छ। कोही मित्र हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँग कुरा गर्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? बद्रीजी, तपाईँलाई मेरो सिधै प्रश्नै मैले राखे, भगवान प्रतिको आस्थाले प्रेममा कस्तो प्रभाव पार्छ? प्रेम पनि आस्थाका आधारमा गरिने कुरो भएकोले लाग्छ जस्तो लाग्छ, आस्थाले गर्दा प्रभाव, ईश्वर प्रतिको आस्थाले प्रेममा पनि प्रभाव पार्छ नै जस्तो लाग्छ। त्यो प्रभाव चाहिँ कस्तो हुन्छ? प्रभाव मात्रै भनिरहँदा त्यसको सकारात्मक कि नकारात्मक भन्ने अर्थ खोजिएला, त्यसैले प्रभाव चाहिँ कस्तो किसिमको पर्छ त्यसको? निश्चय नै सकारात्मक प्रभाव पर्छ, ईश्वर प्रतिको आस्था पनि सकारात्मक ढंगले नै प्रकट हुन्छ भने प्रेमसँग पनि पक्कै पनि सकारात्मक नै प्रभाव पार्छ जस्तो लाग्छ मलाई। अब सुरु गर्नुहोस् तपाईँको मुक्त। शिलालाई देउता पनि भन्छ मान्छे, शिलालाई देउता पनि भन्छ मान्छे, हितै सीको खोइरो पनि खान्छ मान्छे, इष्ट मित्र बन्धु साथी भाइ तोडी, पराई टाढाको किन बन्छ मान्छे, छकाई लुकाई गरी नीच काम, पखालेर धर्म के रहन्छ मान्छे, जमाएर मनमा तृष्णा अनौठो, हजारौं कल्पनामा बहन्छ मान्छे, आफूलाई हात्ती झै विशाल सम्झी, अरूलाई बोको सरिगन्छ मान्छे। के गर्ने साथी मान्छे यस्तै छ, के गर्ने साथी मान्छे यस्तै छ, जति सम्झाए पनि ऊ त त्यस्तै छ, के गर्ने साथी मान्छे यस्तै छ, जति सम्झाए पनि ऊ त त्यस्तै छ, गधालाई धोएर गाई बन्दैन भन्छन्, गधालाई धोएर गाई बन्दैन भन्छन्, सम्झाउन जति खोजौं ऊ त त्यस्तै छ, के गर्ने साथी मान्छे यस्तै छ, जति सम्झाए पनि ऊ त त्यस्तै छ। नमस्कार, छुट्टिन्छौ। मुक्तको नियममा चाहिँ रहेन है तपाईँको यो, नुवाकोटबाट बद्रजी आउनु भएको थियो, मुक्तको नेमभित्र रहेर आउनुहोला है। तपाईँले लामो भन्न थाल्नुभयो भने मैले अनुमान गर्छु या मैले थाहै पाउँछु तपाईँको नेममा भएको र नभएको, त्यसैले मुक्तको नेमभित्र रहेर आइदिनु भयो भने मलाई पनि रमाइलो, मलाई पनि बहकिन सजिलो, बहकाउन सजिलो, तपाईँलाई पनि बहकाउनको लागि सजिलो। भगवान प्रतिको आस्थाले प्रेममा कस्तो प्रभाव पार्छ यही विषयमा आज तपाईँसँग केही गन्थन मन्थन गरिरहेको छु। साहित्यकार एवं राजनीतिज्ञ मोदनाथ प्रसिद्ध भन्नुहुन्छ, हिजो सृष्टिको कुरा चल्दा पृथ्वीभित्रकै समुद्रका विष्णु र तिनकै नाभिकमलबाट जन्मेका ब्रह्माको बखान बढे बढे दार्शनिक ऋषि मुनिहरूले पुराण कथा मार्फत गर्थे। अहिले असंख्य ब्रह्माण्डहरू पत्ता लाग्दा ती विष्णु र ब्रह्माका सृष्टि कथा केटाकेटीका पुतली खेल जस्ता साबित भएका छन्। आधुनिक भूगोल, खगोल र असंख्य आकाश गंगायुक्त विश्वको खोजी नहुँदासम्म काल्पनिक ईश्वरले पृथ्वीमा एक छत्र राज गर्यो। तर्कका प्रमाणबाट ईश्वर नमान्ने चारवाक, कपिल, बुद्ध आदिका भनाईलाई उसले निर्मम बनेर कुल्छँदै गयो। यसरी प्राचीन युगदेखि मध्ययुगको पछिल्लो चरणसम्म उसको हैकम डगमगाएन। कोपरनिकस र ब्रुनोहरूले सूर्य केन्द्रित विश्वको कुरा गर्दा ईश्वर केही झस्क्यो। न्यूटनले गुरूत्वाकर्षणबाट सौर्यमण्डल लगायत तारागण आफ्नो मर्यादामा घुम्ने कुरा गर्दा ईश्वरको जादूमा पार पर्यो। तर पनि ती वैज्ञानिकहरू ईश्वर मान्दै थिए। डार्विनले जीव विकासको नयाँ सिद्धान्त प्रमाण सहित अघि सारेपछि ईश्वर थाला पर्यो। मानव निर्मित उपग्रहहरूले सौर्यमण्डलको परिक्रमा गर्न थालेपछि र मानिसले अरबौं प्रकाश वर्ष टाढाका आकाश गंगाका दृश्यहरू देख्न थालेपछि सौर्यमण्डलभित्र सीमित पुराण बाइबल र धर्मशास्त्रहरूले कल्पित रूपले जन्माएर हुर्काएको ईश्वर खुत्रुक्कै मर्यो र सदाको लागि शून्यमा बिलायो। तैपनि आज ईश्वर छ र छैन भन्ने प्रश्नले उसै गरी रिंगाइरहेको छ मान्छेलाई। संख्यात्मक तवरले पनि अत्यधिक मान्छेका झुण्डहरू ईश्वरको अस्तित्व स्वीकारिरहेका छन्। अझै यसरी हेर्दा मान्छेको जीवनमा कुनै न कुनै किसिमले धर्मको प्रादुर्भाव परिरहेको छ। यो मानव स्वभाव पनि हो। भगवान प्रतिको वास्तालाई म आज कुरा गर्न खोजिरहेको छु। ईश्वर छ कि छैन भन्ने विषयमा आज तपाईँको विचार लिन खोजिरहेको छैन, आफ्नो विश्लेषण पनि राख्न खोजिरहेको छैन। मात्र प्रेममा भगवान प्रतिको आस्थाले कस्तो प्रभाव पार्छ यो मात्र बुझ्न खोजिरहेको छु। कोही मित्र हुनुहुन्छ? हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोटाङबाट भन्नुभयो है। तपाईँलाई मेरो प्रश्न, भगवान प्रतिको आस्थाले प्रेममा कस्तो प्रभाव पार्छ? भगवान प्रतिको आस्थाले चाहिँ प्रेममा प्रभाव पार्छ जस्तो लाग्छ मलाई। त्यही त, कस्तो प्रभाव पार्छ? त्यसले सकारात्मक प्रभाव पार्छ कि त्यसले नकारात्मक प्रभाव पार्छ? एकदम सकारात्मक प्रभाव पार्छ जस्तो लाग्छ। कसरी? त्यो चाहिँ किनभने होइन, प्रेम भनेको एकदम हामीले होइन प्रेममा आस्था नै राखेको भयो भने, त्यसपछि भगवान्मा पनि हामीले आस्था राखेको भयो भने दुवैतिर आस्था। अब सुरु गर्नुहोस् तपाईँको मुक्त। हुन्छ। आफ्नो मात्र इच्छा पूरा गर्न खोज्छ मान्छे, अरूलाई रुवाएर आफू चाहिँ हाँस्न खोज्छ मान्छे। आफ्नो मात्र इच्छा पूरा गर्न खोज्छ मान्छे, अरूलाई रुवाएर आफू चाहिँ हाँस्न खोज्छ मान्छे। स्वार्थ स्वार्थ मात्र किन हुन्छ यहाँ, स्वार्थ स्वार्थ मात्र किन हुन्छ यहाँ, अरूको खुट्टा तान्न खोज्छ मान्छे, अरूलाई रुवाएर आफू चाहिँ हाँस्न खोज्छ मान्छे। मिल्ने भए सबको इच्छा पूरा भए हुन्थ्यो, मिल्ने भए सबको इच्छा पूरा भए हुन्थ्यो, मन रमाउने मात्रै त्यस्तो कुरा भए हुन्थ्यो। मिल्ने भए सबको इच्छा पूरा भए हुन्थ्यो, मन रमाउने मात्रै त्यस्तो कुरा भए हुन्थ्यो। तर कतिपयले हानि सोच्छन् अर्काको, तर कतिपयले हानि सोच्छन् अर्काको, तिनीहरूको सपना अधुरा भए हुन्थ्यो। मिल्ने भए इच्छा सबैको पूरा भए हुन्थ्यो, मिल्ने भए सबैको इच्छा पूरा भए हुन्थ्यो। हस् नमस्कार, छुटिन्छौ। 01559982 यो नम्बर खुला गरेका छौ। भगवान प्रतिको आस्थाले प्रेममा कस्तो प्रभाव पार्छ यो विषयमा आज तपाईँको विचार बुझ्न खोजिरहेका छौ हामी। संख्यात्मक तवरले पनि अत्यधिक मान्छेहरू ईश्वरको अत्यधिक अस्तित्व स्वीकारिरहेका छन्। अझै यो अघि पनि मैले भने, यसरी हेर्दा मान्छेको जीवनमा कुनै न कुनै किसिमले धर्मको प्रभाव, धर्मको असर परिरहेको छ। फेरि आपद विपदमा हे भगवान भनेर ईश्वर पुकार्ने त हाम्रो पुरानै बानी पनि छ। हामी विज्ञानले ईश्वर मान्दैन भनेर बुझ्छौं, तर अचम्म लाग्दो कुरा चाहिँ के छ भने, अधिकांश अस्पतालहरूमा ठाउँ ठाउँमा हिन्दू धर्मका देवी देवताका तस्बिर टाँसेका हुन्छन्। मैले नेपालको कुरा गरेको। अझ कतिपय अस्पतालहरूको त छेवैमा मन्दिर पनि बनाइएको हुन्छ। अनि अर्को रोचक कुरो चाहिँ के छ भने, कुनै गम्भीर बिरामीको शल्यक्रिया गर्नुभन्दा अगाडि उसको आफन्तलाई सान्त्वना दिने क्रममा डाक्टरले भन्छन्, हामी पूर्ण प्रयास गर्नेछौ, बाँकी भगवानको हातमा छ। ए बाबा, अध्यात्मवादमा बिल्कुल विश्वास नगर्ने त्यही चिकित्सा विज्ञान पढेर आएको डाक्टर त भगवानको अस्तित्व स्वीकार्छन् भने अरू साधारण नागरिकले स्वीकार्दैनन् त? यिनी आधारहरूमा टेकेर हामी भन्न सक्छौ भगवान प्रतिको आस्था मान्छेको जीवनसँग जोडिएको छ र त्यो जीवनमा प्रेम निहित छ। प्रेम र जीवन अलग्गै रहन सक्दैन। त्यसैले यो प्रेममा चाहिँ भगवान प्रतिको आस्थाले कस्तो प्रभाव पार्छ त म अर्का मित्रसँग बुझ्छु। कोही हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्ते। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? प्युठानदेखि निमबहादुर विश्वकर्मा। प्युठानबाट अनि तपाईँलाई मेरो प्रश्न, भगवान प्रतिको आस्थाले प्रेममा कस्तो प्रभाव पार्छ? भगवान प्रतिको आस्था त त्यति लाग्दैन मलाई, सायद प्रेममा प्रभाव पार्दैन त्यसले। त्यसले प्रेममा खै, म भगवान प्रति आस्था नराख्ने हुनाले प्रेममा खासै असर पार्दैन होला। किन पार्दैन होला असर, केही भन्नुहुन्छ? खै त्यो त मन हट टु हट कनेक्सन हुने होला नि, हुने हुनाले प्रेम हुने हो है। हजुर हजुर, खै त्यति भगवान प्रति आस्था नभएको मान्छे हो। ठिक छ, अब तपाईँको मुक्तक सुरु गर्नुहोस्। हस् हुन्छ। तिम्रो मिठो मधुर पातै राम्रो, तिम्रो मिठो मधुर बातै राम्रो, सुख दुःखमा साथ दिने तिम्रो साथै राम्रो। तिम्रो मिठो मधुर बातै राम्रो, सुख दुःखमा साथ दिने तिम्रो साथै राम्रो। एक दिन कुरा नगरे के हुन्छ भन्छौ तिमी, एक दिन कुरा नगरे के हुन्छ भन्छौ तिमी, तिमीसँग नाना भाति कुरा गरेको रातै राम्रो। तिम्रो मिठो मधुर बातै राम्रो, दुःख दुःखमा साथ दिने तिम्रो साथै राम्रो। त्यो साथ सधैँ सधैँ पाउनु होला, त्यो साथ सधैँ सधैँ पाउनु होला, सुख दुःखमा आफूले पनि सघाउनु होला। त्यो साथ सधैँ सधैँ पाउनु होला, सुख दुःखमा आफूले पनि सघाउनु होला। मनको कुरा मनसँग गर्दा गर्दै कहिलेकाहीँ, मनको कुरा मनसँग गर्दा गर्दै कहिलेकाहीँ बहकिनु होला अनि बहकाउनु होला। त्यो साथ सधैँ सधैँ पाउनु होला, सुख दुःखमा आफूले पनि सघाउनु होला। नमस्कार, छुट्टिन्छौँ। प्युठानबाट आउनुभएको थियो, गइसक्नु भएको छ 01-55-50-982 यो नम्बर हामीले खुला गरेका छौं। प्रेममा भगवानप्रतिको आस्थाले कस्तो महत्व राख्छ यो विषयमा आज हामी चर्चा गरिरहेका छौं। चिसो रात छ, तपाईँ कति त कार्यक्रम सुन्दा सुन्दै निधा हुनुहुन्छ होला, न्यानो भएर कार्यक्रम सुन्दै त्यो सुरकभित्र घुसरिएर बसिरहँदा तपाईँलाई निन्द्रा पनि लाग्ला। म विषयमा आउँछु अब। कुनै युवक आफूले मन पराएको युवतीलाई प्रेम प्रस्ताव राख्नु पूर्व निश्चय नै भगवान सम्झिन्छ, यो हामीले देखिरहेको कुरा। मनमा नै भए पनि भनेकै हुन्छ, हे भगवान उसले मेरो प्रस्ताव स्वीकारोस् भनेर। यदि स्वीकृत भयो भने थ्याङ्क्स गड भन्छ, अस्वीकृत भयो भने हे भगवान के गर्ने होला भनेर छटपटिन्छ। यो त प्रेम प्रारम्भको कुरा भयो। प्रेम सम्बन्ध शुरू भइसकेपछि त झन् भगवान प्रतिको आस्था झन्झन बलियो बन्दै जान्छ। दुवैजना भिन्दा भिन्दै धर्म मान्ने भए पनि प्रेमकै खातिर कुनै एकले आफू पनि उसले मानेकै धर्म मान्न थाल्छ। यो तपाईँले पनि याद गर्नुभएको होला, तपाईँको वरपर तपाईँका साथी सँगै पनि उसको प्रेमी अथवा प्रेमिकाले अर्कै धर्म मानेको छ भने अब दुईजनामा कसको कुरा मान्ने हो, अर्कोले पनि धर्म परिवर्तन गरिदिन्छ। स्वत दुईमध्ये कुनै एकको बिहेको कुरा चल्नुपर्छ अनि त झनै त्यो जोडीको बलियो सहारा नै त्यो अदृश्य भगवान भइदिन्छ। कतिले त भाकालाई गर्छन् प्रेम सफल बनाइदेऊ भनेर। कुनै प्रेमी प्रेमिका कहिलेकाहीँ मन्दिरमा पुग्यो भने एकछिन मूर्तिको अगाडि दुवै हात जोडेर आँखा चिम्म गरेर बस्छन्, निकै इमान्दार भक्त चाहिँ। अनि एकछिनपछि फर्किँदा प्राय प्राय गरी केटाले सोध्छ पहिला, तिमीले भगवानसँग के माग्यो भनेर। अनि केटी जवाब दिन्छ, मागेको कुरा भन्यो भने त पूरा हुँदैन रे के, त्यही भएर भन्दिनँ, बरु आफै बुझन भनेर। अनि केटो पनि केही बुझे चाहिँ गरी मुसुक्क हान्छ हाँस्छ अनि अगाडि बढ्छ, मैले बुझेँ भनेर। त्यसैले पनि भगवानप्रतिको यो आस्था जोडिन्छ प्रेममा। अनि यसको प्रभाव चाहिँ के पर्छ त, कोही मित्र हुनुहुन्छ? हजुर नमस्कार। हेलो हजुर, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म प्युठानदै थियो, दादा सिजनमा छन्। प्युठानबाट। अनि तपाईँलाई मेरो प्रश्न, भगवानप्रतिको आस्थाले प्रेममा कस्तो प्रभाव पार्छ? सकारात्मक प्रभाव पार्छ होला नि त दादा। कस्तो सकारात्मक भनेको चाहिँ? विश्वास हो, ठुलो विश्वास गरेपछि भगवानले पनि प्रेममा सघाउँछ होला नि। विश्वास हो नि ठुलो है। हजुर हुन्छ, सुरु गर्नुहोस् तपाईँको पनि मुक्त। युग मासको बिहान साँझ शीतले रुवायो, कस्तो माया लाएछु मैले प्रीतले रुवायो, महावीरको मुक्तकले झन आँसु बरबर। युग मासको बिहान साँझ शीतले रुवायो, कस्तो माया लाएछु मैले प्रीतले रुवायो, महावीरको मुक्तकले झन् आँसु बरबर, सँग सँगै कर्णपीरले गीतले रुवायो, हिउँद मासको बिहान साँझ शीतले रुवायो, कस्तो माया लाएछु मैले प्रीतले रुवायो, महावीरको मुक्तकले झन् आँसु बरबर। हजुर डाडे पनि तिमीले त्यसरी रुनु हुँदैन, तिमीले त्यसरी रुनु हुँदैन, आँसुले नै मुहार आफ्नो धुनु हुँदैन। तिमीले त्यसरी रुनु हुँदैन, आफूले नै मुहार आँसुले नै मुहार आफ्नो धुनु हुँदैन, मेरो त कामै यस्तो बहकाउँछु तपाईँलाई, मेरो त कामै यस्तो बहकाउँछु तपाईँलाई, यथार्थता भोलि तपाईँ बहकिनु हुँदैन। तिमीले त्यसरी रुनु हुँदैन, आँसुले नै मुहार आफ्नो धुनु हुँदैन। नमस्कार छुट्टिन्छ। प्युठानबाट आउनु भएको थियो 01-55-50-982 यो नम्बर खुला गरेका छौं। भगवान प्रतिको आस्थाले प्रेममा कस्तो असर पार्छ, म तपाईँको यो विचार बुझौं भन्ने लागिरहेको छ र सँगसँगै आफ्ना केही विचारहरू पनि तपाईँसम्म प्रवाहित गरिरहेको छु। अघि मैले भन्दै थिएँ कि आँखा चिम्म गएर भर मागिसकेपछि के माग्यो भनेर सोध्छ अनि आफै बुझेन भने चाहिँ म सुक्कै हाँसेर बुझेँ भन्दै अघि बढ्छु केटा। त्यति बेला ती दुईले भने पनि नभने पनि उनीहरूले माग्ने वर भनेको शत प्रतिशत मेरो विवाह उसैसँग होस् भन्ने नै हुन्छ। यसरी प्रेमका विभिन्न बाटाहरूमा भगवान प्रतिको आस्था टाँसिएर बसिरहन्छ मान्छेसँग टाँसिएर। फ्रायडले भनेका छन्, धर्म एक सुखद दिग्भ्रम हो, यसका अतिरिक्त सामुदायिक रूपले मानव जातिलाई अभिभूत पार्ने मनोरोग पनि हो धर्म भनेर। धर्म अथवा भगवान प्रतिको आस्था कसरी दिग्भ्रमित हो त भनेर मैले तर्क अघि सार्न थाले भने सायद ईश्वरप्रति आस्था राख्ने तपाईँको मन दुख्न सक्छ, जुन मेरो उद्देश्य होइन। म त बरू यो दिग्भ्रमले प्रेममा कस्तो प्रभाव पारिरहेको हुन्छ भन्ने विषयमा चाहिँ बोलिरहेको छु आज। हिन्दी फिल्म थ्री इडियटको एउटा दृश्यबाट साभार गरेर भन्दैछु म तपाईँलाई। कुनै गाउँमा गाउँलेहरूले चोर डाँकाबाट सुरक्षित रहनको लागि भनेर पालेदाई राखेका रहेछन्। उनले राते गाउँले सबैले सुन्ने गरी अल इज वेल अर्थात सबै ठिकठाक छ भनेपछि गाउँलेहरू निश्चिन्त भएर सुत्दा रहेछन्। यसरी नै बितिरहेको छ रहेछ धेरै समय। तर पालेले अल इज वेल भनेपछि भनेर चिच्याएको त्यो सुनेर जब निदाए गाउँलेहरू सबै, त्यो रात जब त्यही रात चाहिँ एक दिन चाहिँ चोरी भएछ गाउँमा, अनि भोलिपल्ट कुरो बुझ्दै जाँदा पो थाहा भएछ त्यो पालेले त रातमा आँखा नै देख्दैन रहेछन् भन्ने कुरो। तर पनि त्यो रातसम्म मान्छेहरू भ्रममा थिए, वास्तवमै पालेले गाउँको रक्षा गरिरहेको छ भनेर भ्रममा थिए। यस्तो भ्रममा जुन सुखद भ्रम हो यस्तै प्रभाव हुन्छ प्रेममा पनि भगवान प्रत्येको वास्ताको। भगवान छैन त्यो अर्कै विषय हो। आज चाहिँ म यति भन्छु कि भगवान प्रतिको वास्ताले प्रेममा सधैँ सकारात्मक प्रभाव पारिरहन्छ। त्यो कसरी भने, भगवान पुकारिरहँदा वास्तवमै हाम्रो प्रेममा भगवानको साथ रहेको छ भन्ने भान हुन्छ हामीलाई, जसले गर्दा एउटा छुट्टै ऊर्जा प्राप्त भइरहेको हुन्छ। त्यही ऊर्जाकै कारण आँट बढ़िरहेको हुन्छ हृदयमा। यदि भगवानलाई मंजूर छ भने हामी जसरी पनि एक हुनेछौ भनेर अगाडि आएका उल्झनहरू पन्छाउन तम्सिरहेका हुन्छन् दुवैजना हो। यस्तै प्रभाव परिरहेको हुन्छ प्रेममा भगवान प्रतिको आस्थाको। अन्तिम मित्र हुनुहुन्छ, म उहाँसँग सोध्छु उहाँ चाहिँ के भन्नुहुन्छ। हजुर नमस्कार। हेलो, मैले आवाज सुन्न सकिनँ। हजुर नमस्कार। कोही हुनुहुन्छ तै पनि आवाज सुन्न सकिरहेको छैन। हेलो, अब कोही आउनुहुन्छ भने एकजना चाहिँ लिउँ है भोजराजी है 01-55-59-82 डायल गरेर कोही आउनुहुन्छ भने एकजना साथीको चाहिँ हामी लिन सक्छौ। आज म सोधिरहेको छु भगवान प्रतिको आस्थाले प्रेममा कस्तो प्रभाव पार्छ भनेर। उहाँ आइरहँदाखेरि म केही जानकारी पनि यहाँनिर दिन्छु। तपाईँ यो कार्यक्रम इन्टरनेट अनलाइनमा पनि 8 ब्लग मार्फत तपाईँले सुन्न सक्नुहुन्छ, www.mohanbihani.blogspot.com, यसैगरी चिसापानी .com, यसरी netsalyub.blog.com, butolonline.com, himsijapati.blog.com, hariabhandari.blog.com, यसैगरी listenernewspage.blog.com, यसैगरी nayarachana@blogspot.com बाट पनि तपाईँले सुन्न सक्नुहुन्छ। यसैगरी सचेत प्रयास राष्ट्रिय साप्ताहिक चितवनबाट प्रकाशित हुने यो पत्रिकामा पनि साप्ताहिक रूपमा बहकिने मनको अंश प्राप्त गर्न सक्नुहुन्छ। यसैगरी दार्चुलाबाट प्रकाशित हुने कालापानी पोस्ट साप्ताहिक र प्रतिभाको बारी साहित्यिक मासिकमा पनि बहकिने मनको केही अंश तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रमको निकै अन्तमा आइसकेका छौं। तपाईँलाई म पत्र पठाउनको लागि ठेगाना भन्छु, कार्यक्रम बहकिनी मन, सामुदायिक सूचना नेटवर्क CIN, पोस्टबक्स नम्बर 19324, काठमाडौँ नेपाल। कार्यक्रम बहकिनी मन, सामुदायिक सूचना नेटवर्क CIN, पोस्टबक्स नम्बर 19324, काठमाडौँ नेपाल। यो ठेगानामा तपाईँले पत्र पठाउनु भयो भने हामी कार्यक्रममा तपाईँको पत्रलाई स्थान दिनेछौ। पत्रहरू पछिल्लो समय त्यति आएका छैनन् है, तपाईँले फोन धेरैको लाग्दैन, त्यसैले पनि पत्र मार्फत पनि सहभागिता जनाउन सक्नुहुन्छ। मलाई अझ तपाईँले आफ्नै हातले लेखेर पठाउनु भएका पत्रहरू चाहिँ अझ बढी नजिक लाग्छ मलाई। र अर्को कुरा, तपाईँले जति पनि यसभन्दा अघि पठाउनु भएका पत्रहरू छन् सबै मैले फाइलिङ गरेर राखेको छु कि म पछि धेरै पछि एउटा बुढेसकालमा पुगेपछि पनि तपाईँले पठाउनु भएका पत्रहरू हेरेर एक्लै भए पनि बहकिन सकौं, त्यो मेरो इच्छा। मसँग सधैँ सुरक्षित रहनेछ तपाईँका पत्रहरू। साथको मुक्तकमा यो साथा लिनुपर्छ, 46 साथीहरूले साथको मुक्तकमा सहभागिता जनाउनु भयो, सबैलाई धन्यवाद र विशेष गरी आभार बधाई गंगा ढकालजीलाई। उहाँले पठाउनु भएको मुक्तक आज बहकिने मनको साथको मुक्तको रूपमा हामीले लिएका छौं। नजन्मिँदै रहरहरू तुहिएर गए, नजन्मिँदै रहरहरू तुहिएर गए, मैले फुलाएका फूल कुहिएर गए। नजन्मिँदै रहरहरू तुहिएर गए, मैले फुलाएका फूल कुहिएर गए, अमृत हुन् आँसुहरू सँगालेर राखौं भन्थे तर पनि आँखाबाट चुहिएर गए, नजन्मिँदै रहरहरू तुहिएर गए, मैले फुलाएका फूल कुहिएर गए। गंगा ढकालको मुक्तक साताको मुक्तकमा हामीले लियौं र तपाईँ सबै सबैलाई धन्यवाद जो फोन सम्पर्कमा आउनुभयो। धेरै प्रयास गर्दा पनि तपाईँको फोन आज पनि लागेन, के गर्ने, अर्को हप्ताहरूमा तपाईँको फोन लागोस् है। सुनेर साथ दिनुभयो, धेरै आभार व्यक्त गर्न चाहन्छु। पत्र मार्फत सहभागिता जनाइरहनु होला। कार्यक्रम सुनेर बस्नुहुने, पहिलोचोटि सुन्नुहुने, सुन्दै आउनुहुने सबै सबैलाई आभार प्रकट गर्दै एन्जेलमा प्रविधिबाट सहयोग गर्नुहुने भोजराज विश्वकर्माप्रति कृतज्ञता अर्पण गर्न चाहन्छु। र सँगसँगै पारिरहनु भयो ईश्वर भट्टजी, उहाँप्रति पनि धन्यवाद। कार्यक्रम बहगिनी मनको आजको श्रृंखलाबाट महावीर विश्वकर्मा पनि भगवान प्रतिको आस्थाले प्रेममा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नको जवाब छोड्दै छुटिन्छु। मनभित्र सधैँभरि राखेर भगवानलाई, मनभित्र सधैँभरि राखेर भगवानलाई, बाँच्दछ पल पल मान्छे भाकेर भगवानलाई। मनभित्र सधैँभरि राखेर भगवानलाई, बाँच्दछ पल पल मान्छे भाकेर भगवानलाई। छुट्टी नै लाग्दा प्रेम अत्तालिएको बेला, छुट्टी नै लाग्दा प्रेम अत्तालिएको बेला। मनभित्र सधैँभरि राखेर भगवानलाई, बाँच्दछ पल पल मान्छे भाकेर भगवानलाई। छुट्टी नै लाग्दा प्रेम अत्तालिएको बेला, आशा पलाउँछ त्यहाँ डाकेर भगवानलाई, आशा पलाउँछ त्यहाँ डाकेर भगवानलाई। हवस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार।